नमस्कार अर्पण सबैका लागि सधैँका लागि इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। उप प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले असार 8 गते हुने उपनिर्वाचन नेपाली कंग्रेसका लागि मत सर्वेक्षण भएको बताउनु भएको छ। प्रेस युनियन चितवन शाखाले गरेको कार्यक्रममा दोस्रो संविधान सभा निर्वाचनपछि कंग्रेस नेतृत्वको सरकार बनेको र लगत्तै भएको उपनिर्वाचन सरकारको कामको मूल्याङ्कन गर्ने माध्यम बनेको बताउनुभयो। अहिलेसम्म सरकारले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा पनि कंग्रेस उम्मेद्वारलाई जिताउन सिंहले आग्रह गर्नुभयो। यता सरकार सञ्चालनका विषयलाई लिएर हिमालयले गुनासो गरेको भन्दै त्यो गुनासोको कुनै औचित्य नभएको सिंहले बताउनुभयो। सहमति सरकारको संस्कार अनुसार नेपाली कंग्रेस अघि बढेको सिंहको भनाइ छ। कंग्रेस नेतृत्वको सरकार सत्ता साझेदार दल नेकपा एमालेसँग सधैँ सहमति गरेर अघि बढ्ने बताउँदै सिंहले सरकारको नीति तथा कार्यक्रम निर्माण लगायतका काम गर्दा सधैँ एमालेको सहमति लिने बताउनुभयो। ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको संख्याको भरमा पेलेर संविधान नबन्ने भनाइप्रति लक्षित गर्दै सिंहले संविधान सभा सबैको साझा भएकाले आपसी सहमति गरी सरकार अघि बढ्ने बताउनुभयो। संविधान सभाका बाँकी सभासद पनि आपसी समझदारीमै चयन हुने सिंहको दावी छ। चितवन क्षेत्र नम्बर 4 असार 8 गते हुन लागेको उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता शिक्षा कार्यक्रम तीव्र पारेको छ। पहिलो पटक विद्युतीय मेसिनबाट हुन लागेको निर्वाचनमा मतदातालाई भोटिङ गर्ने क्रमबारे जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो। चितवन क्षेत्र नम्बर 4 31 मतदाता शिक्षा स्वयंसेवक र 12 निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको छ। अहिले गाउँ गाउँमा मतदातालाई विद्युतीय निर्वाचन प्रक्रियाबारे जानकारी दिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको समेत बताउनुभयो। उहाँले संविधान सभा उपनिर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो। मतदाता शिक्षा कार्यक्रमले मतदातालाई मतदान गर्ने तरिका बारे बुझाउन सजिलो हुने ढकालको विश्वास छ। निर्वाचन कालले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वयंसेवकलाई अघि यसअघि तालिम दिइसकेको छ। मतदाता शिक्षा कार्यक्रम अनुसार 5 गतेसम्म जारी रहनेछ। चितवन क्षेत्र नम्बर 4 हाल 65,279 जना मतदाता रहेका छन्। तीमध्ये 30,771 पुरुष र 34,528 जना महिला रहेका छन्। यसअघि सम्पन्न 2070 सालको संविधानको निर्वाचनमा 59,693 जना मतदाता रहेका थिए। अहिले 5,606 जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले सुनाएको छ। उपनिर्वाचनमा 1 स्वतन्त्र सहित 11 राजनैतिक दलले भाग लिँदैछन्। रत्नगर 1 बकुल्लरमा रहेको जनजागृति बहुउद्देश्य सहकारी संस्था लिमिटेडले अनुदानको बिउ वितरण गरेको छ। सहकारीद्वारा सञ्चालित पसल मार्फत यस क्षेत्रको विकास किसानहरूले अनियन्त्र भन्दा 4 रुपियाँ कममा धानको बिउ पाएका छन्। धानको बिउ लिनका लागि किसानहरूको भिड लागेको छ। संस्थाले हालसम्म अनुदानमा आएको 450 बोरा धानको बिउ कृषकहरूलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष रमाकान्त पौडेलले जानकारी दिनुभयो। अन्त 45 रुपियाँसम्म प्रति किलो तिर्नुपर्ने भए पनि अनुदानमा आएको बिउ प्रति किलो 36 रुपियाँमा संस्थाले बिक्री गरिएको छ। अहिले यस क्षेत्रमा धानको बिउ राख्ने समय हो। बिउको माग धेरै भएकाले पुनः बिउ ल्याइ वितरण गर्ने संस्थाले बताएको छ। कुखुरा व्यवसाय मस्वर्बी चितवनले आज रत्नगर 1 रहेको सहाराको घरमा रहेका बालिकाहरूलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। मसले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गरी करिब 10,000 बराबरको शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको हो। कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र मसका अध्यक्ष रघुनाथ भट्टले संयुक्त रूपमा सहारा कि घर कि सञ्चालिका कुसुम तिवारीलाई शैक्षिक सामग्री र खाद्यान्न हस्तान्तरण गर्नुभयो। सहाराको घरमा हाल विभिन्न 4 जिल्ला का 10 बालिका आवश्यक सुविधा आवश्यक रूपमा अध्ययन गरिरहेका छन्। घरमा बजाङ तनहु लमजुङ र चितवनका गरी 10 जना अनाथ र असहाय बालिका रहेका छन्। ती बालिकाहरू नजिकैको एन्जलस बोर्डिङमा अध्ययन गरिरहेको सहारा घरकी सञ्चालिका तिवारीले जानकारी दिनुभयो। दिगो स्रोत नहुँदा घर सञ्चालनमा समस्या रहेको तिवारीले बताउनुभयो। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्वाल, समाजसेवी प्रेमनाथ तिवारी, इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्त लगायतले मन्तव्य राखेका थिए। अध्यक्ष रघुनाथ पटकको अध्यक्षतामा भएको कार्यक्रममा सचिव द्रोण प्रसाद लामिछानेले सञ्चालन गर्नुभएको थियो। पूर्वी चितवनको रत्नगर 10 मंगलपुरमा रहेको गाम्बेसी चेपाङ संरक्षणमा आवश्यक रूपमा अध्ययन गरिरहेका चेपाङ बाल बालिकाहरूलाई रत्नगर उद्योग वाणिज्य संघले आज खाद्यान्न सहयोग गरेको छ। एक कार्यक्रम गरी 15,000 बराबरको खाद्यान्न संघका अध्यक्ष ज्ञान बहादुर विश्वालले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभयो। संघले चामल, दाल, आलु, तेल, भुजा लगायतका खाद्यान्न सहयोग गरेको हो। सीमान्तकृत समुदायका बाल बालिकाहरूलाई खाद्यान्नको अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको संघका अध्यक्ष विश्वालले बताउनुभयो। इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। खाद्यान्न हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रम संघका अध्यक्ष विश्वालको अध्यक्षतामा सम्पन्न भएको थियो। केन्द्रमा हाल चितवन र मकानपुरका गरी 65 जना चेपाङ बाल बालिका अवस्थीय रूपमा अध्ययन गरिरहेका छन्। चितवनलाई पूर्ण साक्षर बनाउन जिल्ला शिक्षा कार्यालय सहित चितवनका स्थानीयहरू निकै सक्रिय भएका छन्। यस्तै माडी गर्दी गाविसलाई पनि पूर्ण साक्षर बनाउन त्यहाँका हरेक बासिन्दाहरू लागि परेका छन्। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले गर्दी गाविसलाई पूर्ण साक्षर बनाउन शिक्षा कार्यालय भन्दा पनि स्वयं स्थानीय सक्रिय हुनुपर्ने बताउनुभयो। आज गर्दी गाविसलाई पूर्ण साक्षर बनाउने सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै शर्माले हरेक निरक्षरलाई साक्षर बनाउन सके मात्रै हरेकले आफ्नो अधिकारको रक्षा गर्न सक्ने बताउनुभयो। अन्तर्क्रियामा गाविसलाई पुनः साक्षर बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो। यस अभियानमा राजनैतिक दलका प्रतिनिधिहरूको अनुपस्थिति रहेको भन्दै आपत्ति समेत जनाइएको थियो। यस्तै जिल्ला शिक्षा कार्यालयको तर्फबाट गाविसमा सञ्चालित 15 वटा साक्षर कक्षालाई छुला वितरण गरिएको छ। संस्थागत विद्यालय अभिभावक संघको भोलि रत्नगरमा हुने दोस्रो जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। स्काई राडर उच्च माविमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र नेउपानेले जानकारी दिनुभयो। अधिवेशनले 19 सदस्य नयाँ कार्य समिति चयन गर्नेछ। अध्यक्ष सहित 15 सदस्य अधिवेशनले निर्वाचित गर्नेछ भने 4 सदस्य मनोनित हुने संघको प्रावधान रहेको छ। अधिवेशनमा जिल्लाभरका निजी विद्यालयबाट 240 जना प्रतिनिधि सहभागी रहने नेउपानेले बताउनुभयो। चितवनको एकमात्र फलफुल तथा तरकारी थोक बजार सञ्चालनका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको भन्दै थोक बजारका व्यवसायीहरूले गुनासो पोखेका छन्। नानगढ स्थित लाइनसोकमा नगरपालिकाको स्वामित्व रहेको करिब 11 कक्षा क्षेत्रफलमा रहेको थोक बजारलाई नगरपालिकाले आयस्रोत वृद्धि गर्ने योजनासहित टेन्डर आह्वान गरेपछि असन्तुष्टि बनेका छन्। फलफुल तथा तरकारी थोक व्यवसाय संघ नानगढको 500 अधिवेशनमा सहभागी व्यवसायीहरूले मूल्य वृद्धिमा असर पर्ने गरी अवैज्ञानिक भाडा कायम गर्न खोज्नु न्यायसङ्गत नहुने बताएका छन्। तथा तरकारी थोक व्यवसाय संघ नानगढका अध्यक्ष रामचन्द्र वंशी ठकुरीले नगरपालिकाले सटरको भाडा 125% वृद्धि गर्ने गरी टेन्डर आह्वान गरिनुले व्यवसायलाई नै विस्थापित गराउन खोजिएको बताउनुभयो। चितवनको मध्य भागमा रहेको थोक बजारकै कारणले ट्राफिक जाम र स्टलहरूको अवैज्ञानिक संरचनाले गर्दा बजार व्यवस्थापन गर्न समेत कठिन हुँदै आएको छ। नगरपालिकाको स्वामित्वको जग्गामा 57 वटा स्थल सहित निजी क्षेत्रको करिब 20 कट्टा क्षेत्रफलमा करिब 100 वटा स्थल सञ्चालनमा रहेका छन्। बजारमा दैनिक तरकारी र फलफुल किन्नेको भिड लाग्ने गर्दछ। संघका उपाध्यक्ष थिर प्रसाद दितालले दितालले वैकल्पिक थोक बजार निर्माण नगरीयसम्म व्यवसायलाई विस्थापित गराउन नहुने बताउनुभयो। उहाँले भरतपुर नगरपालिकाले वर्षै नै पसलको भाडा वृद्धि गरे पनि सुविधा केही दिन नसकेको बताउनुभयो। थोक बजारको स्थापना 2050 सालमा भएको हो। कृषि उपज बजार सञ्चालन समिति मार्फत सञ्चालन हुँदै आएको बजार 2070 साउन 1 गतेदेखि नगरपालिकाले स्वयं सञ्चालन गर्दै आइरहेको छ। थोक बजारको विकल्पमा वृहत फलफूल तथा तरकारी थोक बजार निर्माण गर्नका लागि नगरपालिकालाई संघले 5 स्थानहरू पहिचान गरी सुझाव दिएको थियो। चितवन क्षेत्र नम्बर 4 मा आगामी असार 8 गते हुने उपनिर्वाचनको लागि नेकपा एमाले चुनावी कार्यक्रमलाई तीव्र पारेको छ। उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी अभियान थालेको एमाले अहिले सो क्षेत्रमा प्रचार प्रसारको लागि सम्पर्क कार्य उद्घाटनसँगै निर्वाचन जित्ने रणनीतिक कार्यक्रम गरिरहेको छ। चुनावी अभियान अन्तर्गत आज शिवनगरमा गाविस स्तरीय सम्पर्क कार्यको स्थापना गरिएको छ। सो कार्यको एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभएको थियो। सो कार्यक्रममा बोल्दै एमाले उम्मेद्वार पार्वती राहुलले यस क्षेत्रका जनताको हरेक सुख दुःखमा आफू साथ रहेकोले यसपटकको निर्वाचनमा आफू विजयी हुने निश्चित रहेको बताउनुभयो। उहाँले निर्वाचन जिते संविधान निर्माणसँगै चितवन चारका जनताले अनुभूति गर्ने गरी विकासका पूर्वाधार निर्माणको काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। कार्य उद्घाटन गर्दै शिवनगर 7 मा रहेको विश्व ज्योति दलित समूहमा समेत अन्तर्क्रिया गरिएको थियो। समूहकी अध्यक्ष सुस्मिता बेकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य दुनाथ पोखरेल, शिवनगर गाउँ कमिटी अध्यक्ष हरिकृष्ण गुरुङ, उम्मेद्वार पार्वती राहुल लकातले मन्तव्य राख्नु भएको थियो। अन्तर्क्रियापछि उम्मेद्वार सहितको टोलीले शिवनगरका सबै ओडामा घर दैलो गरेको थियो। घर दैलोको क्रममा उम्मेद्वार राहुलले जनताको समस्या बुझ्ने र आफ्ना कुरा राख्ने काम गर्नुभएको इमाले चितवनका प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो। घर दैलो कार्यक्रम अन्तर्गत आज शिवनगर बजार, गुरुङठुल, राधापुर, शान्तिपुर, भगवानपुर, सूर्यनगर लगायतका क्षेत्रमा घर घरमा पुगी इमालेका कार्यकर्ताहरूले सूर्यमा मतदान गरी इमाले उम्मेद्वार राहुललाई विजयी गराउन आग्रह गरेका थिए। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकारमा कंग्रेस संघको सहकार्यलाई लिएर एमालेभित्र तीव्र असन्तुष्टि देखिएको प्रति तपाईँ के भन्नुहुन्छ? ए दूरी बढ्ने संकेत, बी कार्यशैलीको विरोध, सी कहीँ नभएको सात्रा हार्दिक गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656 63 63 63 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सो प्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो